हजुर आँधी खोला उर्लेर आयो आउने थिएन मायाले बोलायो पक्कै पनि साथी मायाले बोलायो कि चाडपर्वले बोलायो कि आफन्तले बोलाउनु भयो कि खै कसले बोलाउनु हो मिठो देउसी भैलो भैलो भाका तपाईँको लागि हामीले सुनायौँ पस्थ्यौँ कार्यक्रमको पहिलो चरणमा यो मिठो भैलो गीत सँगसँगै कार्यक्रमको आजको यो बसाइको साङ्गीतिक बसाइको दैलो गाएका छौँ हामीले लक्ष्मण पौडेल र साथीहरूले गाउनु भएको थियो भैलो गीतलाई यो गीत सँगसँगै अब भने एउटा प्रदेशबाट अथवा साउदी अरबबाट हो क्यारे कविराज बुढाजीले हामीलाई एउटा कार्यक्रम बनाएर पठाउनु भएको छ उहाँले आफैले मिक्सिङ गर्नुभएको रहेछ मैले पनि सरस्वती सुने अहिले बिहान मात्रै मैले पाएको थिएँ र ठिकै लाग्यो राम्रो छ उहाँको कथा लेखेर पठाउनु भएको रहेछ र उहाँको आफ्नै आवाजमा छ त्योभन्दा पहिला एसएमएस पढिदिनु होला भन्नुभएको छ एउटा एसएमएस पनि सन्देश पनि पठाउनु भएको छ उहाँले सन्देश पढ्छु लगत्तै त्यसलाई प्ले गरिदिनु पर्ला यस कुमारजी भन्न चाहन्छु म सबैले सुन्नुहोला निकै घटलाग्दो छ उहाँको कथा भन्नुपर्छ र लेख्नु भएको छ पहिला उहाँले सर नमस्ते अनि तिहारको मङ्गलमय शुभकामना छ हजुर लगाएर सम्पूर्णलाई मेरो भन्नुभएको छ हाम्रो पनि सबैलाई शुभकामना यहाँलाई पनि प्रदर्शन भए पनि र मैले आज बनाएर पठाएको प्रोग्राम पछिल्लो कथामा मिल्दो छैन है भन्नुभएको छ अस्ति उहाँले एउटा कथा पठाउनु भएको थियो त्योमा मिल्दो जुल्दो छैन भन्नुभएको छ र लेख्नु भएको छ अर्कोचोटि पछिल्लो कथा समाप्त गर्नेछु ल र जस्तो भए पनि नहाँसी कन सुनिदिनु होला र सबै साथीहरूलाई भन्न चाहन्छु भन्नुभएको छ अनि पूर्ण कुरेल दाजुलाई धन्यवाद पनि सरी भन्न चाहन्छु र एकदमै सुमधुर स्वरको भैली गीत सुन्न पाइयो हिजोको बसाइमा भन्नुभएको छ सुन्नु भएको रहेछ जोस् ठिकै छ खुसी लाग्यो र बधाई छ पूर्णजीलाई पनि भन्न चाहन्छु र उहाँको कथा रहेको छ अब चाहिँ प्ले गर्नुपर्छ लौ नेश कुमारजी उहाँको कथा बजाइदिनु पर्यो पहाड जस्तो अग्लो र दहिलो भएर हाँसिरहेको छु म सूर्यको किरण जस्तै चम्किलो भएर बाँचिरहेको छु म सफलता असफलता दुःख सुख जीवनका दिन रातहरू भन्दै दुखी रहने गाउँमा मलम लगाउँदै बाँचिरहेको छु म नमस्ते अनि हार्दिक स्वागत छ भोलिको आर्धभित्रको कार्यक्रममा यादहरूमा हजुर धेरै दिनपछि आज पनि उपस्थित भइसकेको छु म तपाईँकै परदेशी अभागी साथी कविराज र अब ढिला नगरी कार्यक्रमको ढोका खोल्न चाहन्छु यो एउटा गीतबाट आफ्नो मन आफैसँग झटेन नमिल्ने आफ्नो मन आफैसँग पारिवारिक विचरणमा भएका मेरा जीवनका उतार चढावहरूलाई आज म लेख्न चाहन्छु झावर एफएम मार्फत सुनाउन चाहन्छु हजारौँ मानिसहरूलाई हुन त हरेक मान्छेहरूका जिन्दगीमा कथाहरू हुन्छन् हरेक मान्छेहरू हरेक कथाका पात्र हुन्छन् साथीहरू अनि आफन्तहरू भन्ने गर्छन् होला किन यो कविराजले आफ्नो वास्तविक कथा लेख्नु परेको हो म त भन्छु कि दुई दिनको जिन्दगीमा सबै चिज छाडेर जाने ध्रुव सत्य थाहा हुँदा हुँदै पनि किन बोकेर लानु छ र ती सम्हाल्नै नसकिने हत्यास लाग्दा जिजिसहरू बरु आउनुहोस् न सुनाउनु सक्नुहुन्छ भने तपाईँहरूका पनि जीवनमा भएका के वास्तविक दर्दनाक कथाहरू सेयर गर्नुहोस् न अनि कति मन हलुङ्गो हुन्छ मन दुखेर आउँथ्यो कहाँ जाउँ कता जाउँ के गरौँ हुन्थ्यो मलाई त्यसरी नै समय गुजार्थेँ मैले भारतमा है किन हो मलाई त्यो सानो कलिलो अवस्थामा आफ्नै काखबाट छुटाएर मलाई भारत पठाइदिनु भयो मेरो आमा बुवाले मलाई थाहा भएन हुन त जिन्दगीमा हरेक बुबा आमा आफ्ना छोराछोरीहरूलाई खुसी देख्न चाहन्छन् र आफ्ना छोराछोरीहरू सँगसँगै रमाउन चाहन्छन् सायद गरिबीले हो जस्तो मलाई लाग्छ हामी त्यो ठाउँमा नयाँ बस्ती भएर हो जस्तो मलाई लाग्छ जब त्यो सानो उमेरमा स्कुल जाने बेला चप्पल हुँदैन थियो कहिले कहीँ स्कुल जाने बेला खाली पैदल जाने गर्थेँ म स्कुल एउटा जाडोमा लगाउने स्वेटर मैले वर्षौँसम्म लगाउने गर्थेँ जब मर्निङ स्कुल लाग्दा हाफ छुट्टीमा त्यो स्कुल नजिकैका होटेलहरूमा धनीका छोराहरूले नास्ता खाएको टाढाबाट हेरिरहन्थे म काम भने पैसा हुन्थेन आफूसँग। आमाले रोटी पठाइदिनुहुन्थ्यो तर त्यो रोटी जाँदा जाँदै बाटामा खाएर सिद्धिहाल्थ्यो। हुन त घरमा पैसा भए भए आमा बुवाले नदिनु भएको पनि होइन। हामी दैलेखबाट बस्ती सर्दा त्यता कता कल्याणकान्त पहर डुङ्गेश्वर नजिकै राउटेहरूको परिवार बस्थे। हामीहरू त्यो राउटेहरूको दृश्य हेर्न जान्थ्यौँ तर समयले गर्दा हामीलाई नै राउटे बनाइदियो। त्यो सानैमा सुनिन्थ्यो कल्याणकानमा बम ब्लास्ट हुँदा हाम्रो गाउँ नै थर्किन्थ्यो। त्यसै गरी मेरो मनभित्रका वेदनाहरू पनि ब्लास्ट भइरहेका छन्, थर्किरहेका छन्। यहाँसम्म पढ्दा पढ्दै कार्यक्रमको अधिकतम समय सकिएको छ। अर्को दिन मेरो पुरै कथा टुमाउने कोसिस गर्नेछु। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्ते। हजुर, ढुङ्गा जस्तै भयो मन, माटो सरी रोयो मन, पक्कै पनि भन्छन् एउटा उखान। कविराजजीको मलाई यो कथा सुन्दा सुन्दा भन्नै मन लाग्यो। खुकुरीको अथवा कर्दको चोट त अचानकलाई मात्रै थाहा हुन्छ अरे, अरूलाई के थाहा हुन्छ र। पक्कै पनि जो परदेशिनु भएको छ, मुगलान पस्नु भएको छ, अलिकति दुई चार पैसा कमाउने जोहो गर्नको लागि, घरको खर्चको जोहो गर्नको लागि परदेश हेर्नु भएको छ, निकै ठुलो कथा छ उहाँको, व्यथा धेरै ठुलो छ के अरे, सायद हामी शब्दमा भन्न सक्दैनौँ यहाँनिर। यो आफ्नो आत्मकथालाई उहाँले पोख्नु भएको थियो, धेरै धन्यवाद भन्न चाहन्छु। कविराज बुढाजीको कथा हो यो, उहाँको आफ्नै आवाजमा हामीलाई साउदी अरबबाट प्राप्त भएको। पक्कै पनि सुर्खेतको पश्चिम सालकोट लगाम उहाँको घर पर्छ र बाँकी कथालाई अर्को बसाईमा टुङ्ग्याउँछु है भन्नुभएको छ। निकै घटलाग्दो यो मिठो कथापछि भनौँ, मैले कविराजजीलाई कार्यक्रममा समावेश गरिसकेपछि अब भने पालो भएको छ, अर्को साथीसँग टेलिफोनमा कुराकानी गर्नुपर्ने समय हो यहाँनिर। तर यशकुमारजीले सायद केही सङ्केत गर्दै हुनुहुन्छ अहिलेलाई, सम्भवतः के गर्छौँ हामी यशकुमारजी, एसएमएस लिन्छु, एउटा एसएमएस प्राप्त भएको छ हामीलाई र अर्को एसएमएस भन्नुपर्छ। कविराजजीको एसएमएस मैले योभन्दा अगाडि पढेको थिएँ र यो एसएमएस गर्नुभएको छ, म हेमराज विष्ट हो भन्नुभएको छ, कैलालीबाट हो, तथा सन्चै हुनुहुन्छ। अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु र सबै साथीहरूको लागि र नेपालीहरूलाई आउँदै गरेको अथवा आइरहेको दीपावलीको हार्दिक मंगलमय शुभकामना पनि छ भन्नुभएको छ। धेरै धन्यवाद यहाँलाई एसएमएसको लागि, हेमराज विष्टजीलाई कैलालीबाट उहाँले एसएमएस गर्नुभएको थियो र बाँकी एसएमएस म एकैछिन पछि लिनेछु। यशकुमारजी अब चाहिँ गीत सुनौँ एउटा, गीतभन्दा पछि साथीसँग टेलिफोनमा कुराकानी गरौँला एकैछिनपछि। र अहिलेलाई भने कार्यक्रमको दोस्रो साङ्गीतिक कोशिली स्वरूप यो मिठो गीत तपाईँको लागि पस्कन्छौँ, आउँदै गर्नुहोला, सुन्दै गर्नुहोला र टेलिफोन गर्दै गर्नुहोला। आही घुम्दै फिर्दै आही साथीमा हेर्दै आही पूर्व मेती आही माकली देखी आही तराई मधे आही हिमाली देश आही राजधानी सम्म आही साथी भाइ सम्म Thank you. दुःख पीडाहरू बिर्सिएर नाचौँहरू एकदमै वर्षा दिनमा आउने एकपटक आउने तिहार हो, चाड हो, एउटा तिहार एमपञ्चक मात्रै नभएर तिहार एउटा धार्मिक मात्रै महत्व नभएर सांस्कृतिक पाटो पनि छ तिहारको। पक्कै पनि यो हाम्रो एउटा धार्मिक पर्व पनि हो भने उत्तिकै महत्व यसको सांस्कृतिक पर्वको रूपमा पनि हामी लिने गर्छौं। र तिहारको बेलामा विशेष गरी देउसी भैलो खेल्ने प्रचलन धेरै ठाउँमा छ, नेपालका अधिकांश गाउँहरूमा, सबै ठाउँमा भन्नुपर्छ। विशेष गरी जसले हिन्दू धर्म मान्नुहुन्छ नेपाली दाजुभाइहरूले तिहारलाई निकै धुमधामसँग देउसी भैलो खेलेर पनि मनाउने गरिन्छ। र कार्यक्रम भोलिको आजको बसाइमा छौं। आज अलिकति हामीलाई प्रविधिमा कठिनाई भएको छ, है, टेलिफोनले साथ दिएको छैन। धेरै साथीहरू फोन गर्नु भएको छ तर रिसिभ गर्दा कटिहाल्छ अरे, यस्तै गुनासो गर्दै हुनुहुन्छ यसकुमारजीले। त्यसैले पनि मैले साथीहरूलाई लिन सकिरहेको छैन यहाँनिर, र मौखिक बाटो आजको लागि अलिकति कठिन नै छ, हाम्रो लागि चुनौतीपूर्ण भइदिएको छ। पक्कै पनि प्राविधिक कारण हो, सुध्रेला यो आशा गरौं। र यस्ता मिठा तिहारका भाकाहरू देउसी भैलोहरू सुन्दै तपाईँसँग अन्तरङ्ग गर्दै तपाईँको एसएमएस र सन्देशहरू पढ्दै गर्दा मलाई अलिकति हेमपञ्चकको बारेमा फेरि पनि बोल्न मन लाग्यो। सम्भवतः पाँच दिन हुन्छ क्यारे हेमपञ्चक मनाउने गर्छौँ हामीले, हिजोबाट सुरुवात भएको छ। यो बारेमा एकछिनपछि प्रसङ्गमा उठाइहाल्नेछु है। कोही साथी आउनु भएको छ, म कोसिस गर्छु उहाँलाई निम्ताउनको लागि स्वागत गरे। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, कसको आवाज? सम्झना खत्री भन्नुभयो? सन्चै हुनुहुन्छ सम्झनाजी? एकदम सन्चै गरौँ हजुरतिर। अन्त सबै ठिकै छौँ हामी पनि। अनि के छ मैन्तरातिरको हाल खबर? एकदम ठिकै छ, तिहार भित्रिसकिसक्छ, रमाइलो भएको छ है। अनि देउसी भैलो कहिले सुरु, भोलिबाट सुरु हुन्छ? हजुर। खेल्नुहुन्छ कि नै? खेल्ने भनेको के कस्तो हुन्छ? मनपर्छ नि होइन? हजुर हजुर, मनपर्छ। ल ठिक छ, कार्यक्रम भोलिको आरजेमा आउनुभयो, कतिको सुन्नुहुन्छ हामीलाई? आज मन पर्यो उहाँको कार्यक्रम है यहाँलाई? ठिकै छ, ल हुन, सुन्नु भएको छ कविराजीले पनि यतिखेर हामीलाई, यो आशा हामीले गर्यौँ। र कुन कार्यक्रम चलाउनुहुन्छ आज? सङ्गीत सौगात हो, नाम राम्रो नाम छान्नु भएको रहेछ, सङ्केत दिनुपर्छ। बिस्तारै कम भएपछि बोल्न सुरु गर्नु होला है। कार्यक्रम भोलिको आजभित्रको सङ्गीत सौगात लिएर आइसकेपछि छु म सम्झना अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ यस कुमारजी। हजुर एक कार्यक्रम आउने गर्दछ जनताको आवाज जागरण 90.8 MHz हरेक दिन बिहान करिब करिब 8 बजेदेखि 9 बजेसम्म। हजुर कार्यक्रम सङ्गीत सौगात भन्ने बित्तिकै तपाईँले बुझ्नु पर्नुहुन्छ कार्यक्रममा आएर विभिन्न किसिमका आफ्नै मुखबाट गीतहरू गाएर जान सक्नुहुन्छ। हजुर साथी कार्यक्रममा आफ्नै मुखबाट गीत सुनाउनका लागि तपाईँ आउनुपर्ने हुन्छ। कार्यक्रमको टेलिफोन नम्बर रहेको छ 083-5142 083-5242 आउँदै गर्नुहोस्। त्यसभन्दा अगाडि सुनाउँछु यस मिठो साङ्गीतिक कोसेल। ठिकै छ, छोटो मिठो कार्यक्रम गर्नुभयो यहाँले। टेलिफोनबाट आउनु होला, आफ्नै मुखबाट गीत सुनाउनु होला, आफ्नै आवाजमा सुनाउनु होला भन्नु होला बरु। ठिकै छ ठिकै छ, राम्रो गर्नुभएको छ। न हतार गर्नु हुँदैन, एकदम शान्तपूर्वक नआतिएर नहतारिएर गर्नुभयो भने पक्कै राम्रो हुन्छ। राम्रो भएको छ आज पनि, फेरि पनि आउनु होला अर्कोचोटिको बसाइमा है। आजलाई पनि छुट्टिन्छौँ के अरे, छुटिसक्नु भएको छ। सम्झना खत्रीजी आउनु भएको थियो मैनतला सुर्खेतबाट, कार्यक्रम सङ्गीत सौगात चलाएर जानुभएको छ। पहिलो बसाइ हो, पहिलो प्रयास हो उहाँको, राम्रो गर्नुभएको छ। ठिकै छ, अझै सुधार्दै ल्याउनु होला भन्न चाहन्छु म, अनुरोध गर्छु अर्को बसाइमा पनि यहाँको सहभागिता होस् कार्यक्रममा यसै गरी भन्न चाहन्छु म। र सँगसँगै अर्को साथीलाई भित्र पठाउने सुरमा हुनुहुन्छ यस कुमारजी, मैले देख्दैछु अलिकति एसएमएससम्म लिइहाल्छु है त लेख्नु भएको छ। र दादा नमस्ते भन्नुभएको छ, हेप्पी दीपावली जेएफएम होल युनिटको लागि गर्पन 3 मेहरीबाट म लवराज ढकाल हो भन्नुभएको छ। धन्यवाद यहाँलाई कार्यक्रममा सहभागिता गराउनुभयो यसको लागि लवराजजी। र अर्को छ लेख्नु भएको छ बबलु खड्का फ्रम खजिरा सुर्खेतबाट, कविराज दाईको स्टोरी सुन्दा दुःख लाग्यो, स्टोरीलाई निरन्तरता दिनुहोला, सेन्ड बाई डिटिसी स्मार्टफोन भन्नुभएको छ। र सुन्नु भएको रहेछ उहाँले हामीले पहिलो सहभागितामा कविराजजीको आवाजमा उहाँको कथा बजायौँ, आज पनि उहाँको कथा सुनेर दुःख लाग्यो अरे, एकदमै राम्रो लाग्यो, मन पर्यो, मन छोयो भन्नुभएको छ। धन्यवाद यहाँलाई बबलु खड्काजीलाई एसएमएसको लागि। र अर्को एउटा सन्देश म एकैछिनपछि लिनेछु, कोही साथी आइसक्नु भएको छ स्वागत गरे, कहाँबाटको हुनुहुन्छ? हेलो, हजुर नमस्कार। हजुर नमस्कार, कसको आवाज सुन्दैछु? लभ डेन्जर आरसी। खतरा माया है? हजुर। ओहो, कस्तो खतरा माया हो तपाईँको? अनि कहाँबाट? उत्तरगङ्गादेखि हो। उत्तरगङ्गाबाट हो, के छ गाउँघरतिरको हालखबर? ठिकै छ दादा, ठिकै छ। तपाईँलाई सन्चै छ लभजी? हेलो, सुन्नु भएको छ मलाई? तपाईँको अवस्था धेरै बाढी पहिरो जस्तो भइरहेको छ कि यतिखेर, अलिक प्रष्ट टिपिरहेको छ नेटवर्कले होइन? हजुर हजुर। अनि कुन कार्यक्रम चलाउनुहुन्छ आज तपाईँले लभजी? हजुर, मेरो आवाज सुन्नु भएको छैन? गाह्रो गाह्रो भइरहेछ दादा। यहाँ पनि त्यस्तै भएको छ, कार्यक्रम चलाउनुहुन्छ भनेर सोधेँ मैले। हजुर हजुर। कुन कार्यक्रम छ? हेलो, कुन कार्यक्रम चलाउनुहुन्छ लभजी? हेलो। ओहो, लभ डेन्जरजी आउनु भएको थियो, तर डेन्जर चाहिँ लभजी भन्दा पनि यहाँ त नेटवर्क भइदियो यहाँनिर, तर उहाँको आवाजले हामीले पुरा सुन्न पनि सकेनौँ, हाम्रो आवाज उहाँले सुन्नु पनि सक्नु भएन। यसो भयो भने हामी सङ्केत जुन गीत बजाउँछौँ उहाँले सुन्दै सुन्नुहुन्न, अनि उहाँले बोलेको पनि तपाईँ साथीले सुन्नुहुन्न, यसो भयो भने गाह्रो हुन्छ। उहाँको दोष होइन, हाम्रो दोष पनि होइन, आज यो टेलिफोनको अथवा मोबाइलको नेटवर्कले त्यति राम्रो साथ दिइरहेको छैन, त्यसैले पनि उहाँसँग पुरा कुराकानी हुन पाएन, फेरि पनि उहाँको सहभागिता होस् भन्ने कामना हामी गर्छौँ। र धन्यवाद आइदिनु भयो लभ डेन्जरजीलाई भन्न चाहन्छु। र म सम्भवतः एसएमएस पढ्दै थिएँ धेरै अघि, र एसएमएस गर्नुभएको छ है यो मदन कार्कीजीले बिनाबहादुर ढोडेखालीबाट एसएमएस गर्नुभएको छ। कवि दाईको प्रोग्राम सुन्दा मन नै बहकियो कता कता भन्नुभएको छ, एक दुई कक्षामा पढ्दाको याद आयो भन्नुभएको छ। र दाई नेक्स्ट टाइम बाँकी कथा सुन्न पाउने आशामा छौं, तपाईँलाई धेरै धेरै धन्यवाद ल। अनि तपाईँ लगायत सबैजनालाई हेप्पी तिहार भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद यहाँलाई मदन कार्कीजी, र बधाई छ कविजी तपाईँको कथा राम्रो भयो भोरी, साथीहरूले धेरै मन पराइदिनु भएको छ, र अर्को दिनको बसाइमा पनि यसलाई बीचमा नछोड्नु होला है भन्नुभएको छ। र यो मदनजीको यो सुझाव सँगसँगै प्रतिक्रिया सँगसँगै मलाई पनि भन्न मन लाग्यो, जो साथीहरू आफ्नो गाउँघरबाट टाढा जानुभएको छ, प्रदेशमा बस्नुभएको छ, अथवा यो देशभन्दा नेपालभन्दा बाहिर टाढा हुनुहुन्छ, पक्कै पनि हामीलाई अनलाइनमा www.jagaranfm.org लगन गरेर सुन्नु भएको छ भने तपाईँलाई पनि विनम्र अनुरोध हो, तपाईँ त्यहाँबाट प्रत्यक्ष रूपमा टेलिफोनमा आएर कार्यक्रम चार पाँच मिनटको कार्यक्रम चलाउन त सायद त्यति सम्भव नहोला, समयले पनि साथ नदेला, अथवा अरू केही होला, धेरै खर्च पनि हुने गर्छ। त्यसैले पनि तपाईँलाई म सुझाव दिन्छु प्रदेश साथीहरूको लागि, तपाईँको मनमा पनि केही वेदना छन्, केही आत्मकथाहरू छन्, तपाईँलाई पनि आफ्नो कथा सुनाउनु पर्नेछ भने पक्कै पनि कविराजीले जस्तै गरिकन तपाईँले पनि आफ्नो कथा रेकर्ड गर्नुहोला, र सामाजिक सञ्जालमा मसँग जोडिनु भएको साथीहरू हुनुहुन्छ भने फेसबुकमा मार्फत मेसेज मार्फत पठाइदिनु होला, पठाउनु भयो भने हामी बरू त्यसलाई मिक्सिङ गरेर भए पनि सुनाउने जमर्को गर्छौँ। र ख्याल गर्नुहोला बढीमा चार मिनटसम्मको बनाइदिनु होला, त्योभन्दा बढी भयो भने लामो हुन्छ, त्यसैले पनि तपाईँलाई मैले अनुरोध गर्छु। र जो साथीहरू मेल चलाउनुहुन्छ पक्कै पनि मेल गर्दा पनि हुन्छ, मेल गर्नको लागि nabraj9sharme@gmail.com तपाईँले हामीलाई पठाइदिनु भयो, अलि अगाडि पठाइदिनु भयो भने हामी त्यसलाई सुनेर मिक्सिङ गरेर तपाईँकै सामु साथीहरूको लागि हामीले साथीहरूले सुन्ने गरी यहाँबाट बजाउनेछौँ भन्न चाहन्छु। यो अनुरोध तपाईँलाई मैले गरेँ, जुन सहज लाग्छ त्यही गर्नुहोला। र यति अनुरोध गर्दा गर्दै अघि मैले प्रसङ्ग उठाएको थिएँ, के अरे साथीको टेलिफोन कल प्राप्त भएको छैन यतिखेर, त्यसैले पनि म एमपञ्चकको बारेमा कुराकानी गर्दैछु। र आज हामीले वर्षमा एकचोटि मनाउँछौँ पाँच दिनलाई, हिम पञ्चक भनिन्छ, तिहार पनि भन्ने गर्छौँ, देउसी भैलो खेल्ने दिन पनि भन्ने गर्छौँ, देउसी भैलोको पर्व पनि भन्ने गर्छौँ, र दिदीभाइको मिलनको पर्व पनि, मायाको पर्व पनि, चाड पनि भन्ने गर्छौँ, हामी यसरी मनाउने गर्छौँ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट कागको पूजा गरेर आयु पर्वलाई सुरुवात गरिन्छ, मान्नको लागि कागको पूजा गरिन्छ पहिलो दिनमा यमदूतको रूपमा, यसै गरी दोस्रो दिनलाई कुकुर तिहार अथवा कुकुरको पूजा गर्ने, आज कुकुरलाई मिठो खाना दिने अथवा माला लगाइदिने, टिका लगाइदिने, र एउटा मालिकप्रति वफादार एउटा जन्तुको रूपमा, जीवको रूपमा, पशुको रूपमा कुकुरलाई हामीले पुज्ने गर्छौँ। र विशेष गरी आजको यो दिनमा कुकुरको पूजा गरिसकेपछि एउटा भन्छन् किंवदन्ती पनि छ, के अरे जसै यमुनाले आफ्नो दाजु यमराजलाई आफ्नो घरमा निमन्त्रणा पठाउनु भयो कागको माध्यमद्वारा, अथवा कागले सन्देश लिएर गए फलानु दिनमा आउनु होला अरे बहिनीको घरमा भोजन गर्नको लागि भनेर निम्त छोड्नुभयो, अनि यमराज जान थाल्नुभयो। अब कसले हेर्छ यमराजको घर, पक्कै पनि यमराजको घर सम्हाल्नको लागि अब अरू कोही सायद थिएन होला, उहाँले कुकुरलाई जिम्मा लाउनु भएको थियो अरे, ल मर्न आउँदासम्म राम्रोसँग घरको रखवाली गर्नु है, एकदम हेरेर विचार गर्नु भनेर भन्नुभएको थियो। त्यसैले पनि यमराज आफ्नो बहिनीका प्रस्थान गरेपछि उहाँको घर कुर्ने, त्यसै गरी हामी सबैको घर कुर्ने, एउटा जीवको रूपमा, एउटा जनावरको रूपमा, पशुको रूपमा कुकुरलाई हामीले पुज्ने गर्छौँ, जसरी यसलाई अर्थ लाउँदा पनि हुन्छ, तर हामीले सुनेको किंवदन्तीमा भएको कुरा मैले यहाँनिर प्रस्ताएँ। र आज कुकुरको तयार गरि पूजा गरिसकेपछि भोलि गाईको पूजा गरिन्छ औँसीको दिन, अमावस्याको दिन, र यसकुमारजीले केही सङ्केत गर्नुभएको, साथी आउनु भएको छ हो, बाँकी कुरा म एकैछिन पछि भन्नेछु, के अरे स्वागत गर्छु, कहाँबाट को आउनु भएको छ, हेलो, नमस्ते, हजुर नमस्ते, कसको आवाज, भूमिका ढेङ्गाजी, धेरै कुर्नु पर्यो क्यारे है, अनि के छ सन्चै हुनुहुन्छ, हामी सबैलाई ठिकै छ, राम्रै छ, हामीतिर त बरु गाउँघरतिरको खबर के छ, कस्तो छ, तिहारको माहौल के भइरहेको छ, तिहार लागिरहेछ है, अनि देउसी भैलो कहिलेबाट लाग्छ, भोलिबाट लाग्ने हो, सुन्दैछु कतै कतै त हिजोबाट पनि सुरु गरिसक्नु भयो अरे, तर हामी चाहिँ गाईको पूजा गरेर बल्ल सुरु गर्ने होइन, अनि सेलरोटी पकाउनु भयो, ओहो ढिलो अबेर भएन र, अलि पहिले पकाएको सुन्थेँ मैले त, भोलितिर भनेपछि आज चामल भिजाएर पिठो सिठो कुट्नु पर्यो होइन, अनि भोलि पर्सि त मालाको जो पनि गर्नु पर्यो, फुलभरि सबै अर्कोले टिपेर लैदिनु भयो भने दाजुभाइलाई के लाउनुहुन्छ, कार्यक्रममा आउनु भएको छ भोलिको आरजेमा, कार्यक्रम चलाउने हो, कार्यक्रमको नाम के राख्नु भएको छ, प्रतिभाको आगमन राख्छु। कस्तो हुन्छ पहिलोपटकको है दाई? जे होला राम्रै होला, नराम्रो भएछ भने पनि राम्रै मान्यो होला नि बरुले, होइन हामीले? ल सङ्केत दिनुपर्छ, ख्याल गर्नु होला है। आज पनि आइसकेका छौँ कार्यक्रम प्रतिभाको आँगन लिएर। भोलि चाहिँ प्रतिभाको आँगन लिएर म तपाईँको आफ्नै साथी भूमिका र टेक्निकल सपोर्टमा हुनुहुन्छ यसकुमारजी। तपाईँहरू कार्यक्रम प्रतिभाको आँगन सुन्न सक्नुहुन्छ ठिकै छ समयमा। साथीहरू तपाईँहरू हाम्रो कार्यक्रममा फोन गरेर आफ्ना मिठा मिठा प्रतिभाहरू सुनाउन सक्नुहुन्छ। त्यसको लागि टेलिफोन नम्बर हो 083-524-142 र 083-524-142 को बाटो भएर हाम्रो कार्यक्रममा आफ्ना प्रतिभाहरू सुनाउन सक्नुहुनेछ। हाम्रो जागरण नम्बर 16 MHz, इन्टरनेट www.jagaranfm.org लगइन गरेर जुनसुकै कुनाबाट भए पनि हाम्रो जागरण एफएमलाई सुन्न सक्नुहुन्छ। कार्यक्रमको सुरुवात गर्छु यो आधुनिक गीतबाट। आउँछु भनी सुरीले भर किन पार्नु, ज्ञानी दिने बाचा गरी माया किन मार्नु, ज्ञानी दिने बाचा गरी माया किन मार्नु। आउँछु भनी यो गीत पछि पुनः स्वागत गरेँ मैले। गीत सुन्दा सुन्दै आजको कार्यक्रम पनि सकियो भनेर प्राविधिक साथीले सङ्केत दिनुभएको छ। एकदमै साथी केही छैन, भोलिको बसाइमा फेरि पनि आउने नै छ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यसै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु। त्यसको लागि ठेगाना हो भोलिको आरजीभित्र प्रतिभाको आँगन जागरण एफएम 90.8 MHz वीरेन्द्रनगर सनी रोड संसार रोड, यसै ठेगाना मार्फत हाम्रो कार्यक्रमलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु भन्दै आजको कार्यक्रमबाट म तपाईँ म तपाईँकै साथी भूमिका र टिमको सपोर्टको साथी यस कुमारसँगै बिदा हुन्छु। हस् नमस्ते भूमिकाजी। हजुर, कतिको डर लागिरहेको छ? एकदमै पहिलोपटकको धेरै अर्कै लाग्यो कि। मुटुको धड्कन बढेको छ तर नबढाउनुहोस्, राम्रो भएको छ। पहिलो प्रयास हो, एकदमै राम्रो गर्नुभएको छ। हजुर, उस नियमलाई चाहिँ अलिकति ख्याल गरिदिनु भएको छ, समयको एकदम पाबन्दी पनि थियो यहाँलाई, होइन? ठिकै छ, राम्रो गर्नुभएको छ। अभ्यास चाहिँ गर्नुपर्छ, अभ्यासको कमी छ तपाईँलाई, अर्को बसाइमा पनि आउँदै गर्नु होला। र कस्तो भएछ, कस्तो गर्नुभएको रहेछ, कस्तो सुनिएछ रेडियोमा, साथीहरूले प्रतिक्रिया दिनुहुनेछ एकछिनपछि, सुनेर बस्नुहोला भन्दै आजलाई पनि छुट्टिन्छौँ। हजुर नमस्ते, भूमिका ढेङ्गाजी आउनु भएको थियो सहारे सुर्खेतबाट। कार्यक्रम प्रतिभाको आँगन भोलिको आरजीभित्रको प्रतिभाको आँगन चलाउनु भयो, ठिकै छ, पहिलो प्रयास हो, राम्रो गर्नुभएको छ। अभ्यासको कमी छ, अभ्यास गर्दै जानु होला, यसै गरी आउनु होला। आज त बिग्रियो के भयो, भोलि बिग्रेला, पर्सि त कसो नसप्रेला, यसरी यो ठान्नु होला कि सधैँभरि बिग्रिन्छ भन्ने नठान्नु होला। पछि त पक्कै सपार्छु नि, सुध्रिन्छ नि भन्ने आफूले दृढ संकल्प लिएर आउनुभयो भने तपाईँको कार्यक्रम राम्रो हुन्छ र भविष्यको आरजी तपाईँ पनि सफल हुनुहोस् हाम्रो शुभकामना तपाईँलाई छोड्छु म। र एकैछिनपछि हामी गीत सुन्नेछौँ। र मैले अघि काग तिहार हुँदै कुकुर तिहारको सम्म कुरा गरेको थिएँ, योभन्दा पछि लक्ष्मी पूजा र गाई तिहार। बिहान घरमा तोरण बाँड्ने बाभिएको अनि गोठदेखि लिएर दोबाटोसम्म यसलाई टाग्ने, एकदमै झुन्नाउने र गाईलाई पूजा गर्ने, टिका लगाइदिने एकदमै, अनि मिठो मिठो अन्न भोजन खाना दिने। र जो गाई तिहारको दिन अलिकति गाईको धेरै सेवा गरिन्छ कि अरे, गर्नु पनि पर्छ अरे, हाम्रो मान्यता हो, धर्ममा लेखेका कुरा हो नि, आस्था हो, हाम्रो आस्था भरोसाको केन्द्रबिन्दु हो। यसै पनि हामीले गाईलाई राष्ट्रिय जनावर मात्र नभएर लक्ष्मीको रूपमा पनि पूजा गर्ने गर्छौँ भने, बिहान गाईको पूजा गरिसकेपछि साँझमा लक्ष्मीको पूजा गरिन्छ, दीपावली गरिन्छ, घर झिलिमिली पारिन्छ, सफा सुग्घर पारिन्छ र एकदमै दियो बालेर मूल ढोकालाई खुल्ला राखेर लक्ष्मी आउनको लागि लक्ष्मी पाहु बनाएर फल बुट्टा पनि भर्ने गर्छन् के अरे। यसरी लक्ष्मीको पूजा गरिसके पछि देउसी भैलोको क्रम सुरु हुन्छ, साँझबाट देउसी भैलो खेलिन्छ यसरी। अनि त्यसभन्दा पछिल्लो दिन एकदमै अमावस्याको दिन गाई तिहार अथवा लक्ष्मी पूजा भइसकेपछि भोलिपल्ट एकदमै कार्तिक शुक्ल प्रतिपदाको दिन, परेवाको दिन हामीले गोरुको तिहार पूजा गर्छौँ, गोवर्धन पूजा गर्ने गर्छौँ। र गोवर्धन पूजामा हामीले गोरुको पूजा गर्छौँ किनभने गोरुको महत्त्व धेरै छ यहाँनिर। हामीले जुन अन्न खान्छौँ, हामीले जुन फलाहार गर्छौँ, एकदम भोजन हामीले खान्छौँ, जसले हामी बाँचेका छौँ, पक्कै पनि गोरु नहुने हो भने चाहिँ असम्भव हुन्छ अरे। पक्कै पनि जोत्नु पर्यो, दाई लगाउनु पर्यो, हरेक काममा गोरुको प्रयोग हुन्छ। गोरुको मध्ये त पनि धेरै हुन आउँछ हाम्रो जीवनमा, त्यसैले पनि हामीले गोरुको पूजा पनि गर्छौँ भने अन्तिम दिन पञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयका दिन हामीले दिदीभाइ दिदी बहिनीले दाई भाइको पूजा गर्ने गरिन्छ। यसै गरी भाइले पनि आफ्नो गच्छ अनुसारको उपहारहरू दिदीलाई दिने, टिका लगाइदिने र मिठा मिठा भोजनहरू पनि परिकारहरू जे छ जे पाक्छ चुल्हामा त्यही खाएर भाइटिका लगाउने गरिन्छ। अलिकति भएको आफ्नो जेठा अनुसार दान दक्षिणा पनि दाजुभाइले दिदीबहिनीलाई दिने गर्छन् र दाजुभाइ नहुने दिदीबहिनीले पक्कै पनि भन्छन् एउटा देउसी भैलोमा भन्ने गरिन्छ, दाजुभाइ हुने दिदीबहिनी हाँस्दै भित्र कहिले भित्र कहिले बाहिर गर्छन् रे, दाजुभाइ नहुने दिदीबहिनी चाहिँ कुना बसेर रुन्छन् रे। पक्कै पनि यो वर्षको तिहार कसैको लागि पनि रुने नहोस् यो हाम्रो कामना छ। र यसरी हामी पञ्चकको पाँचौँ दिन पुरा हुन्छ, भाइ टिका लगाइसकेपछि देउसुरी पनि खेल्ने चलन छ गाउँघरतिर, अनि त्यो दिनबाट हामी पञ्चकले पनि विदा माग्छ हाम्रो घर दैलोबाट एक वर्षसम्मको लागि। र पक्कै पनि कसरी तयारी गर्नुभएको छ, राम्रोसँग तयारी गर्नु होला तिहारको भन्न चाहन्छु म। तिहार हाम्रो संघारमा पनि छ, तिहार मनाउँदै पनि छौँ हामी। बाँकी प्रसङ्ग एकछिनपछि उठाउँला, के अरे पालो भएको छ एउटा गीत सुन्ने, गीतभन्दा पछि तपाईँको एसएमएस र टेलिफोन कल लिएर आउनेछु। र अहिलेलाई भने स्थानीय गायिका हाम्रो पूर्ण कुरेलज्यूको आवाजमा रहेको र साथीहरूले पनि साथ दिनुभएको छ, मिठो देउसी भैलो गीत तपाईँको लागि सुनाउँछौँ। आउँदै गर्नुहोला, सुन्दै गर्नुहोला। Ah हजुर यसै घरका जेठा छोरा जनरल कर्नल डाक्टर पाइलट शिवदार मेजर सबै भइजाउनु पक्कै पनि र यसै घरका कान्छा छोरा घरमा बाबुआमाको ख्याल गर्ने लोकले सबैले चिन्ने सबैतिर नाम छरिएका नाम कमाएका भएर जाउने यस्तै आशिष दिने गरिन्छ पक्कै पनि यो देउसी भैलोको बेलामा तिहारको बेलामा एकदमै सुमधुर आवाजमा देउसी भैलो कार्यक्रममा देउसी भैलो गीत तपाईँको लागि हामीले सुनायौँ भैलो गीत स्थानीय गायक पूर्ण कुरेल र साथीहरूको आवाज रहेको थियो र यो गीत सँगसँगै कार्यक्रम भोलिको आजको बसाइमा छौँ यो बसाइमा तपाईँसँग छोटो मिठो कुराकानी तपाईँको एसएमएस सन्देश सम्झनाहरू पढ्ने गर्छौँ अलिकति चाडपर्व विशेष कुराहरू पनि हामी प्रसङ्ग बस उठाउने गर्छौँ यो बसाइमा के गर्छौँ यसकुमारजी कोही साथी आउनु भएको छ अरे स्वागत गर्नु पर्यो भन्नुभएको छ स्वागत गर्छु कहाँबाट को हुनुहुन्छ हेलो हजुर नमस्कार कसको आवाज सुन्दैछु डरेन्द्र चन्द भन्नुभयो अहो सन्चै हुनुहुन्छ डरेन्द्रजी सबै ठिकै छ राम्रै छ चलिरहेको छ अनि तिहारको माहौल कतिको छ गाउँघरतिर एकदम रमाइलो छ भन्नुपर्छ दाजु घर चाहिँ मेरो दैले कुन ठाउँ पर्छ सिंहासैन हो हजुर दाजु अनि के को लागि पढाइको लागि हो हजुर कति छ कतिमा पुगेको छ पढाइ मैले ब्याचलर थर्ड इयरको एक्जाम दिएर बसिरहेको अनि जानु भएन तिहारमा गएर होइन दाजु यता शिक्षक सहायकको ट्युसन लगिरहेको छु त्यही भएर ट्युसन पढिरहेको छु भन्नुपर्छ जान नमिल्ने भयो है हजुर दिदी बहिनी त रुनु होला त फेरि हुनुहुन्छ कि हुनुहुन्न उतै हुनुहुन्छ कि यता हुनुहुन्छ उतै हुनुहुन्छ जानुहुन्न टिका लाउन जान्न होला यो वर्ष नहुने अब दाजुभाइ अरू हुनुहुन्छ होला नि गाउँमा बरु होइन एकदमै जे भए पनि खाली निडार बस्नुपर्ने भयो अलिकति नमजा लाग्छ होला ठिकै छ कार्यक्रम भोलिको आरजेमा आउनुभयो सुन्ने गर्नुहुन्छ हामीलाई एकदमै सुनिन्छ दाजु त्यसो भए कार्यक्रम चलाउनु पर्ने हुन्छ हजुर कुन कार्यक्रम लिनु भएको छ लोकशैली भन्ने कार्यक्रम कार्यक्रम भोलिको आरजेभित्रको लोकशैली भन्नु पर्ला है ल सङ्केत धुन बजाउँछौँ ख्याल गर्नुहोला नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ कार्यक्रम लोक सुशैलीको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम सञ्चालक नरेन्द्र बहादुर चन्दको तर्फबाट र मलाई प्राविधिकमा सहयोग गर्नुहुने मित्र विवेक विशीको तर्फबाट स्वीकार्नुहोस् ल कार्यक्रम लोक सुशैली आउने गर्छ हरेक दिन अनि हप्ताका सातै बार सातै दिन आउने गर्दछ र तपाईँ प्रत्येक बिहान 8 बजेदेखि 9 बजेसम्म आउने गर्दछ र उक्त कार्यक्रममा तपाईँहरूले आउनुपर्ने हुन्छ सदा चाहिँ आज पनि तपाईँहरूलाई आउने बाटो रहेको छ 083-524-142 को लाइन भएर तपाईँहरूलाई हामीलाई कल गर्न सक्नुहुनेछ र अवश्य पनि आदरणीय सम्पूर्ण श्रोताहरू तपाईँहरू आइसकेपछि अवश्य पनि हामीले एउटा लोकगीत गाएर सुनाउनु पर्ने हुन्छ पक्कै पनि तपाईँहरू कार्यक्रममा आउँदाखेरि तयारीको साथमा आउनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु र आइसकेपछि तपाईँहरूले अवश्य नै एउटा लोकगीत गाएर जानुपर्ने हुन्छ र आउँदै गर्नुहोस् आदरणीय सम्पूर्ण लोक पारखी साथीहरू आउँदै गर्नुहोस् अहिलेको लागि भने म एउटा कार्यक्रमको दैलो गर्न चाहन्छु यो सुमधुर गीतबाट सुन्दै गर्नुहोस् यो सुमधुर गीत सुमधुर गीतको साथसाथै फेरि पनि म तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु र मलाई प्राविधिक मित्रले जानकारी दिए अनुसार कार्यक्रमको निर्धारित समय चाहिँ सकिसकेको मैले जानकारी पाएको छु र हामीलाई फोन गरेर जो जो असले साथ दिनुभयो तपाईँहरूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु र जोले जो र आदरणीय सम्पूर्ण श्रोताहरू यदि कार्यक्रमको बारेमा कुनै सुझाव र सल्लाह छ भने हामीलाई सुझाव र सल्लाह चाहिँ पठाउन नपर्नुहोला भन्दै आजको लागि भने म कार्यक्रम सञ्चालक नरेन्द्र चन्द पनि तपाईँहरूको माझबाट ओझेल हुने अनुमति चाहन्छु हस्त नमस्कार चन्दजी हजुर दाजु कतिको सन्तुष्ट हुनुहुन्छ आफू चलाएको कार्यक्रमसँग सन्तुष्ट चाहिँ खास छैन भन्नुपर्छ दाजु मैले यस्तो कार्यक्रम चलाएको थिएन पटक हो दाजु पहिलोचोटि हो अनुभव गर्दै हुनुहुन्छ अभ्यास पनि गर्दै जानु होला पक्कै राम्रो हुन्छ होइन अनि यो टेलिफोन नम्बर भन्ने बेला 083 नभन्नु होला 083 भन्नुहोला के भने आधा अङ्ग्रेजी आधा नेपाली हुन्छ फेरि है ठिकै छ प्रयास राम्रो छ फेरि पनि आउने बसाइमा यहाँको सहभागिता होस् यो कामना गर्दै कस्तो भएको छ प्रतिक्रिया साथीहरूबाट आउनेछ भन्दै आजलाई भने छुट्टिन्छौँ है हजुर नमस्ते चन्दी आउनु भएको थियो दोरेन्द्र चन्द भन्नुभयो या नरेन्द्र चन्द भन्नुभयो मैले अलि स्पष्ट हुन सकिनँ कार्यक्रम लोक सुशैली चलाएर जानुभएको छ उहाँले पक्कै पनि प्रयास राम्रो छ यसै गरी प्रयास गर्दै जानुहोला अवश्य पनि सफलताको शिखरमा पुग्नुहुन्छ भन्ने भनेर उहाँलाई आश्वासन दिलाउन चाहन्छु म यहाँनिर र धेरै धन्यवाद सबै साथीहरूको लागि अब के गर्छु यस कुमारजी टेलिफोन सायद अब नलिउँ क्यारे भन्ने भएको छ समय पनि छोटो छ 10 मिनटको समय बचेको छ एसएमएस पढ्दै पढ्दै आजको यो बसाइलाई बिट पार्नुपर्ने हुन्छ र मैले अघि बबलुजीको एसएमएससम्म पढेको थिएँ त्योभन्दा पछि पढ्न बाँकी छ लामो एसएमएस लेख्नु भएको छ अनु स्मारिकाले एसएमएस पठाउनु भएको छ प्रथम सटाखानी सुर्खेतबाट दादा कविराजलाई थ्याङ्क्स एकदमै राम्रो मर्मस्पर्शी ओडहरू समेटेर आफ्नो जीवनमा जिन्दगीमा घटेका घटनाहरूलाई कथाको रूपमा समेट्नुभयो यसको लागि धन्यवाद भन्नुभएको छ र हजुरहरू साथीको मन छुने गरी वाचन गर्नुभयो कविराजीले यसको लागि उहाँलाई धन्यवाद भन्नुभएको छ राम्रो लाग्यो पनि भन्नुभएको छ र उहाँको कार्यक्रम चलाउने ढाँचा राम्रो थियो भन्न खोज्नु भएको छ एकदम लामो एसएमएस गर्नुभएको छ है अल्म ल्याउने खालको छ उहाँको एसएमएस र सबै साथीहरूलाई पनि यसैगरी सहभागिता जनाउनु होला भनेर भन्न खोज्नु भएको छ जस्तो लाग्यो उहाँले र अन्तिममा सबैको लागि पनि अवाजने गीत र ह्याप्पी दीपावली भन्न चाहन्छु भन्नुभएको छ धन्यवाद अनु स्मारिकाजी अलिकति छोट्याएर लेख्नु पर्ला धेरै लामो भएको छ तपाईँको एसएमएस है र अर्को छ लेख्नु भएको छ र दादा नमस्ते ह्याप्पी दीपावली दादा कविराज बुढाको कथा साँच्चीकै राम्रो मर्मस्पर्शी र मार्मिक थियो मार्मिक छ भन्नुभएको छ सबै सबैको जीवनमा मेल खान सफल भएको छ उहाँको कथाले भन्नुभएको छ धन्यवाद यहाँलाई एसएमएसको लागि र सम्भवतः आज हामीलाई यति नै यति मात्र एसएमएस प्राप्त भएको छ अलिकति आज टेलिफोनमा अथवा नेटवर्कमा गडबडीको कारणले गर्दा धेरै साथीहरूलाई समावेश गराउन सकेनौँ हामीले यो बसाइमा क्षमा चाहन्छु यसको लागि आशा गरौँ अर्को दिनको बसाइमा सुध्रिनेछ यो नेटवर्कले काम गर्नेछ राम्रोसँग भन्न चाहन्छु म र लौ त अब भने यही सँगसँगै आजको यो बसाइबाट उजेल पर्नुपर्ने हुन्छ आज यो कार्यक्रममा भाग लिनुभयो सहभागी हुनुभयो सबभन्दा पहिला कविराज बुढाजी साउदी अरबबाट अनि सम्झना खत्रीजी मन्तरा सुर्खेतबाट सङ्गीत सौगात कार्यक्रम चलाउनु भएको थियो उहाँले लभ डेन्जाजी आउनु भएको थियो उत्तर गङ्गाबाट तर उहाँको कार्यक्रममा हामीले सुन्न सकेनौँ अलिकति नेटवर्कको खराबीले गर्दा भन्नुपर्छ र भूमिका ढेङ्गा मगरजी आउनु भएको थियो सहारेबाट प्रतिभाको आगन कार्यक्रम चलाउनुभयो उहाँले राम्रो गर्नुभएको थियो र डोरेन्द्र चन्दजी आउनु भएको थियो लोक सुशैली कार्यक्रम लिएर पक्कै पनि सबैलाई धन्यवाद कार्यक्रममा आउनुभयो यसको लागि जसको फोन लागेन लागेर पनि कार्यक्रम चलाउन पाउनु भएन तपाईँलाई पनि धेरै धन्यवाद अर्को बसाइमा पक्कै पनि यस्तो नहोस् भन्न चाहन्छु म र कार्यक्रममा एसएमएस गर्नुभयो सन्देश पठाउनुभयो तपाईँ सबैलाई धेरै धन्यवाद भन्दै र देश विदेशबाट हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद र परदेशकोमा रहनुभएको साथीहरूलाई पनि कृपया आफ्ना कथाहरू लेखेर हामीलाई मेल गरिदिनु होला अथवा सामाजिक सञ्जाल फेसबुकमा मसँग जोडिनु भएको साथी छ भने पक्कै पनि मेसेज मार्फत पठाइदिनु होला हामी पक्कै पनि बजाउनेछौँ भन्न चाहन्छु म र सँगसँगै जोले सुन्नु भएको छ सबैलाई मिठो नारायण रायमाझी साथीहरूले गाउनु भएको देउसी गीत तपाईँको माझमा छोड्दै सबैको तिहार राम्रो होस् कुकुर पूजा राम्रोसँग गर्नुहोला भन्दै तिहारको शुभकामना छोड्दै प्रविधिमा सघाउनुभयो प्राविधिक साथी यस कुमार तपाईँलाई पनि धेरै धन्यवाद भन्दै म तपाईँकै सुख दुःखको सहयात्री साथी नवराज शर्मा उजेल पर्ने अनुमति चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ तिहार